प्राप्त गर्ने हकलाई सूचनाको हक भनिन्छ। लोकतान्त्रिक मुलुकले सूचनाको हकलाई संविधानमै मौलिक हकका रूपमा सुनिश्चित गरेको हुन्छ र त्यसलाई कार्यान्वयन गर्न धेरै मुलुकहरूले सूचनाको हक सम्बन्धी ऐन पनि जारी गर्ने गर्छन्। नेपालको संविधानको धारा कतिमा 27 सूचनाको हकलाई मौलिक हकका रूपमा समावेश गरिएको छ र त्यसको कार्यान्वयनका लागि हामीले पनि सूचनाको हक सम्बन्धी जारी गरेको अवस्था छ है सूचनाको हकको सन्दर्भमा। अब यो सूचनाको हकसँग जस्तै पारदर्शिता भनेको के हो त भन्दाखेरि सरकार र सरकारी निकायहरूले संयन्त्रहरूले सार्वजनिक अधिकारीहरूले उनीहरूले गर्ने काम कारबाही आम नागरिक र कमसे कम पनि सरोकारवाला नागरिकहरूले थाहा पाउने गरी खुला रूपमा गर्नुलाई कार्यबद्धता भनिन्छ। ट्रान्सपेरेन्सी इज ए ओपन म्यानर अफ डुइङ वर्क बाई युजिङ पब्लिक रिसोर्स एन्ड पावर बाई पब्लिक अथोरिटी सो द्याट अल द पिपुल विल नो अबाउट द प्रोसेस एन्ड अबाउट द कन्सिक्वेन्सेस अफ गभर्मेन्ट डुइङ्स सरकारका क्रियाकलापको प्रक्रिया र परिणामका बारेमा आम मान्छेले थाहा पाउने गरी खुला रूपमा काम गर्नुलाई हामी के भन्छौँ पारदर्शिता भनेर भन्छौँ है। र यो पारदर्शिता कायम गर्नका लागि चाहिँ के गर्नुपर्छ त के भयो भने पारदर्शिता हुन्छ जाँचमा धेरै आउँछ कि तपाईँहरूले मात्र होइन उपसचिव सहसचिवको जाँचमा पनि जनमुखी सरकार बनाउन शासन बनाउन पारदर्शी सरकार शासन बनाउन उत्तरदायित्वको प्रवर्धन गर्न भन्छ जे जे आए पनि टुलहरू त्यसका औजारहरू एउटै हुन्छन् जस्तो प्रक्रियामा सरलता हुनु पऱ्यो। पारदर्शी हुनलाई तपाईँलाई मैले वेद ल पढ्नुहोस् भनेर दिएँ भने पनि त्यो पारदर्शिता होइन किनभने त्यो पढ्न जान्नुहुन्न त्यहाँ के छ भन्ने बुझ्नुहुन्न सो द्याट इज नट ए ट्रान्सपेरेन्सी। ऐन बनायो एकदमै कठोर कठिन खालको बनायो ल पढ्नुहोस् यो के छ यही अनुसार बुझ्न सरकारले कसरी गर्छ बुझ्दैन। त्यसैले फारम बनायो जग्गा पास गर्न जानुभयो भरपाई दादैबाट सुरु गरेर 5 पुलिस केपमा लेखेर 10 ल्याप्चे गराउँछ तर त्यहाँ के छ तपाईँलाई थाहा हुँदैन त्यो पारदर्शी होइन। त्यसैले प्रक्रियामा सरलता हुनु पऱ्यो र संक्षिप्तता दुईवटा कुरा सरलता सिम्प्लिसिटी र ब्रिफनेस संक्षिप्तता हुनु पऱ्यो पारदर्शिता हुनलाई। अर्को सहभागितामूलक कार्यप्रणाली हुनु पऱ्यो काम गर्दा सरकारवालालाई सहभागी गराउनु पऱ्यो छलफल गरेर बैठक गरेर उनीहरूको कुरा सुनेर राय परामर्श गरेर अनि खुल्ला बैठक र छलफल बैठकलाई क्लोज खास गरी क्याबिनेटको बैठक संसदीय समितिको बैठक संसदको बैठक होइन यिनीहरूलाई खुल्ला गर्न सकिन्छ कि वा सार्वजनिक कुनै सरकारको बैठक विदेशतिर त के हुन्छ भने पब्लिक हियरिङ गरिन्छ। म अस्ट्रेलियाबाट त कम्युनिटी हाउसिङमा बसेको थिएँ यो थोत्रे भयो डिमोलिस गरेर नयाँ बनाउने भनेर नगरपालिकाले अनि लोकल मान्छेलाई भेला गरेर पब्लिक हियरिङ गर्यो सबै मान्छेले यो भत्काउनु हुँदैन भने त्यसपछि गभर्मेन्टले भत्काएन निर्णय गर्न सकेन हो यो के हो त भन्दा खुल्ला बैठक प्रणाली। यसरी ओपन मिटिङ सिस्टम गर्यो भने पनि के भइरहेछ हाम्रो त खालि गोप्य गोप्य गोप्य दुईजना नेताहरू गोप्य बस्नु भएको छ मन्त्री परिषदको गोप्य बैठक छ संसदमा पत्रकारलाई बस्न नगरेर गोप्य मन्त्रीको गोप्य सचिव र मन्त्री गोप्य कर्मचारी र मन्त्री गोप्य पार्टीको नेता जान्छ भेट्न जाने गोप्य यी गोप्य कोठाहरू सबै भत्काउनु पर्छ है गोप्यमा त्यो अस्वस्थ हुन्छ अस्वस्थ हुन्छ। तपाईँ रेस्टुरेन्टतिर जानुभयो भने गोप्य राख्या हुन्छ नि त्यो गोप्य सबै अस्वस्थ क्रियाकलापले राख्या हुन्छ बुझ्नु भएन जाँड खान चुरोट खान रक्सी खान केटाकेटी जान होइन ती गोप्यहरू पारदर्शी बनाउने हो भने त्यहाँ अनियमितता त्यस्तो नराम्रो काम हुँदैन। त्यसैले के को सार्वजनिक काम गर्ने मान्छेको के गोप्य हुन्छ केही गोप्य हुन्छ मन्त्रीले गर्ने कुरा गोप्य हुन्छ कुनै राष्ट्रिय एकता अखण्डता स्वाधीनता सार्वभौमसत्ता यस्ता विषय होला नि गोप्य हुने तर डे टु डे ऐन कानुन बमोजिम गर्ने काम पारदर्शी गर्नु पऱ्यो सहभागितामूलक ढङ्गले गर्नु पऱ्यो। त्यसैले खुला बैठक र छलफल नियमित प्रेस मिट के काम भइरहेछ के गरिँदैछ भन्ने बारेमा पत्रकार भेटघाट गरेर जानकारी गराउने सूचना दिने अनि नागरिक बडापत्र राखियो र त्यसको पालना गरियो भने पनि पारदर्शिता हुन्छ। सार्वजनिक सुनवाई प्रत्येक 1 चाहिँ आम मानिस सरकारवालाहरूलाई बोलाएर हामीले यो यो काम गऱ्यौँ यस्तो गऱ्यौँ तपाईँहरूको फिडब्याक के छ उनीहरूको प्रश्न लिने जवाफ दिने त्यसलाई सार्वजनिक सुनवाई भन्छ। सूचना प्रविधिको प्रयोग वाट एभर यु डु ह्याभ पुट इट इन द वेबसाइट होइन मोबाइलमा म्यासेज दिनुहोस् खबर गर्नुहोस् वेबसाइटमा राख्नुहोस् फेसबुक पेज अफिसियल बनाउनुहोस् ट्विटर बनाउनुहोस् सबै कुरा बाहिर लिएर आउनुहोस् सूचना प्रविधिको प्रयोग गरेर वेबसाइटको प्रयोग भइहाल्यो। नागरिक पृष्ठ पोषण तथा परामर्श विभिन्न ठाउँमा राखिदिनुहोस् यो पब्लिक ओपिनियन सर्वे अथवा यो गुनासो सुन्ने बक्साहरू राखिदिनुहोस् होइन वा मसिन राखेर 4 क्वेसन टिक लगाउने गर्नुहोस् न यो प्राइभेटले पनि गर्न सक्छ, गभर्मेन्ट अफिसमा बाहिर निस्किँदा गेटमा एउटा यस्तो मसिन होस्, अहिले तपाईँले एटिएमको के अरे उसको मसिन जस्तो मोबाइल रिचार्ज गर्ने मसिन जस्तो, त्यसमा चाहिँ टक्क टक्क तपाईँलाई आजको सेवा प्रवाह कस्तो लाग्यो, समयमै ठिक वा बेठिक होइन, अनि व्यवहार ठिक वा बेठिक भनेर तिनवटा टक टक टक गरेर निस्किने बनाइदिनु भयो भने देन हाउ डु पिपुल थिङ्क अबाउट विन भन्ने कुरा प्रश्न थाहा हुन्छ होइन। तपाईँलाई मैले पढाएँ, सेडेपले एउटा सानो फर्म दियो वा अनलाइन मोबाइलबाट तिनवटा क्वेसन राखेर फिडब्याक दियो भने देन आई विल गेट इम्प्रुभमेन्ट होइन। कहिलेकाहीँ मैले टोयलेटमा सुन्छु त्यो चाहिँ होइन, म यहाँबाट निस्केर यता भित्रको टोयलेट छिरेँ भने अनि वारेर यहाँबाट निस्केर केटाहरू त्यहाँ जान्छन् नि अनि दे विल बी कमेन्टिङ अन मी, त्यो एकदम राम्रो कुरा हो। मैले सुनेपछि कस्तो फिडब्याक छ, कस्तो इम्प्रेसन छ भन्ने कुरा, अनि मैले आफूलाई सच्चिन वा स्टुडेन्टको साइकोलोजी बुझ्न त्यसले काम गर्छ, तर हामी फिडब्याक सुन्नै चाहँदैनौँ लिनै चाहँदैनौँ होइन। त्यसैले त्यस्तो खालको फिडब्याक पब्लिक फिडब्याक लिने कुरा सूचना प्रविधिको केटीहरूले चाहिँ कस्तो कमेन्ट गर्छन् थाहा छैन होइन। सो सूचना प्रविधिको प्रयोग, वेबसाइटको प्रयोग, नागरिक पृष्ठपोषण परामर्श, कार्य प्रगतिको प्रतिवेदन होइन, सार्वजनिकीकरण भनेको के प्रोग्रेस भइरहेछ भनेर त्यो प्रतिवेदन सार्वजनिक गर्यो भने, हरेक निकायमा सूचना अधिकारी र प्रवक्ता तोक्यो भने होइन, अनि यस्ता विधिहरूबाट पारदर्शिता प्रवर्धन गर्न सकिन्छ, ट्रान्सप्यारेन्सी चाहिँ है। र सूचनाको हकको कार्यान्वयन गर्न पारदर्शिताको प्रवर्धन गर्नु पूर्व शर्त हुन्छ, त्यसैले पारदर्शिता नभए सूचनाको हकको कार्यान्वयन नै हुँदैन, किनभने एक्सेस टु इन्फर्मेसन ट्रान्सप्यारेन्सी छ भने नै हुन्छ, नभए हुँदैन। त्यस्तै सूचनाको हक छैन भने पारदर्शिता कायम गर्न पनि सकिँदैन, किनभने पिपुल विल नट हेभ राइट टु गेट एक्सेस टु द इन्फर्मेसन। त्यसैले यी दुईवटा एकअर्काका परिपूरक विषय हुन् र यी दुईवटा भएको अवस्थामा मात्रै लोकतन्त्र हुन्छ, नभए लोकतन्त्र हुँदैन। लोकतन्त्र भनेको नागरिकले राजनीतिक प्रक्रियामा अर्थपूर्ण सहभागिता हासिल गर्न सक्ने अवस्था मात्रै लोकतन्त्र हो, र पोलिटिकल टोलरेन्स राजनीतिक सहिष्णुता भएको अवस्था मात्रै लोकतन्त्र हो। पोलिटिकल टोलरेन्सलाई उच्च स्तरको सिभिक अवेरनेस चाहिन्छ, फरक विचारलाई स्वीकार गर्न सक्ने होइन, फरकपनालाई घृणा नगर्ने, साम ग्रान्टेड रूपमा लिने, ऊ फरक म फरक, उसको आनी बानी फरक, विचार फरक, रहनसहन कल्चर धर्म फरक, म फरक, हामी उस्तै हो बराबर हो भन्ने गर्नलाई तपाईँको चेतनाको स्तर, त्यो पनि नागरिक चेतनाको स्तर र राजनीतिक चेतनाको स्तर उच्च हुनुपर्छ, त्यसका लागि सूचनाको हक र पारदर्शिता ज्यादै महत्त्वपूर्ण हुन्छ, त्यो भयो भने मात्रै लोकतन्त्र प्रवर्धन हुन सक्छ। अब यो सूचनाको हक र पारदर्शिता दुइटैका सिद्धान्तहरू हुन्छन्, कहिलेकाहीँ जातमा आउँछ प्रिन्सिपल अफ आरटिआई एन्ड ट्रान्सप्यारेन्सी, ट्रान्सप्यारेन्सीको मात्रै आए पनि यही हो, आरटिआईको मात्रै आए पनि यही हो, दुइटैको आए पनि यही हो, नौवटा सिद्धान्तहरू छ। पहिलो चाहिँ प्रिन्सिपल अफ म्याक्सिमम डिस्क्लोजर भन्छ, अधिकतम सार्वजनिकीकरणको सिद्धान्त, सूचना सकेसम्म खुला गर्नुपर्छ, बाहिर ल्याउनुपर्छ, सार्वजनिक गर्नुपर्छ, अधिकतम खुलापनको सिद्धान्त भनौँ न, प्रिन्सिपल अफ म्याक्सिमम डिस्क्लोजर। अर्को अब्लिगेसन टु पब्लिस, प्रिन्सिपल अफ अब्लिगेसन टु पब्लिस भनेको सार्वजनिक अधिकारीहरू सार्वजनिक सरकारको सूचना सार्वजनिक गर्न बाध्यकारी हुन्छ, बाध्यकारी हुनुपर्छ, सार्वजनिक सूचना प्रकाशनको बाध्यताको सिद्धान्त, सूचनाको हक सम्बन्धीले सार्वजनिक सूचना सार्वजनिक गरेन भने कारवाही गर्ने व्यवस्था हुन्छ होइन। अर्को चाहिँ प्रिन्सिपल अफ प्रमोसन अफ ओपन गभर्मेन्ट, खुल्ला सरकारको सिद्धान्त, सरकारले आफ्ना काम कारवाही जनताले थाहा पाउने गरी गर्नुपर्छ भन्छ। प्रिन्सिपल अफ लिमिटेड स्कोप अफ एक्सेप्सन, यो एक्सेप्सन भनेको चाहिँ नेपालीमा के भन्छ अरे अपवाद, न्यूनतम अपवादको सिद्धान्त, सीमित अपवादको सिद्धान्त, भनेको के सूचना त अपवाद पनि हुन्छन्, सार्वजनिक गर्नु हुँदैन, तर त्यस्तो अपवाद चाहिँ धेरै हुनु हुँदैन, एकदमै थोरै, लिमिटेड एक्सेप्सन हुनुपर्छ, यो अपवादका नाममा धेरै सूचना गोप्य राख्ने हुनु हुँदैन भनेको। अर्को चाहिँ प्रोसेस टु फेसिलिटेट एक्सेस भन्छ, प्रिन्सिपल अफ प्रोसेस टु फेसिलिटेट एक्सेस भनेको सहज पहुँचको का लागि प्रक्रियाको व्यवस्था, सूचनामाथि सहज पहुँचका लागि निश्चित प्रक्रियाको व्यवस्था, सूचना प्राप्त गर्ने प्रक्रिया हुनु पर्यो, कसरी सूचना प्राप्त गरिन्छ भनेर वेल डिफाइन गरेको हुनु पर्यो, ताकि मान्छेले त्यो सूचनासम्म पुगोस् भनेको बाटोको, त्यो तपाईँले अलिबाबा एन्ड 40 थिप्स भन्ने पढ्नु होला नि केटाकेटीमा होइन, त्यो खुल्जा सिप भन्ने के सिप भन्ने थियो नि मन्त्र हो, त्यो चाहिँ थाहा हुनु पर्यो, ताकि त्यहाँबाट भित्र पस्न सकोस् भनेको सूचनामा पुग्ने प्रक्रिया, सूचना प्राप्त गर्ने प्रक्रिया डिफाइन गर्नुपर्छ भनेको हो यो पाँचौँ प्रिन्सिपलमा। अर्को छैटौँ चाहिँ प्रिन्सिपल अफ मिनिमम कस्ट है, न्यूनतम लागतको सिद्धान्त, नागरिकले सूचना प्राप्त गर्न कमभन्दा कम खर्च गर्नु, समय मेहनत पैसा न्यूनतममा। अर्को प्रिन्सिपल अफ ओपन मिटिङ, खुल्ला बैठकको सिद्धान्त है, सार्वजनिक सरोकारका बैठकहरू चाहिँ गोप्य बन्द कोठामा यस्तो गरिनु हुँदैन, खुल्ला रूपमा गरिनुपर्छ भन्ने हो। प्रिन्सिपल अफ डिस्क्लोजर डिस्क्लोजर टेक्स प्रेसिडेन्स, डिस्क्लोजर टेक्स प्रेसिडेन्स भनेको चाहिँ के हो त भन्दा, खुलापन चाहिँ नजिरको रूपमा खुलापन अथवा बन्द के अरे गोप्य राख्ने कि खुल्ला गर्ने सूचना भन्ने विषयमा जहिले पनि सूचनाको हक सम्बन्धी ऐनले प्राथमिकता पाउनु पर्छ। प्रेसिडेन्स भनेको नजिर हो, तर यसको आशय चाहिँ यो खुलापनको कुरालाई नजिरको रूपमा लिनुपर्छ अथवा यो सूचना सार्वजनिकीकरण गर्ने कुराले प्राथमिकता पाउनुपर्छ। तपाईँ दुविधामा हुनु पनि खुल्ला गर्ने कि गोप्य राख्ने भन्दा चाहिँ प्राथमिकता केले पाउनुपर्छ, खुल्ला गर्ने कुराले। अथवा यसको आशय चाहिँ के हो भने सूचनाको हक सम्बन्धी ऐन छ अनि तपाईँले सार्वजनिक जग्गा व्यवस्थापन सम्बन्धी ऐन ल्याउनु भयो अनि त्यसले चाहिँ जग्गा धनीको कहाँ कहाँ कति जग्गा छ वा सम्पत्ति छ भन्ने कुरा उसको व्यक्तिगत कुरा हो, त्यो कारणले गर्दा यस्तो सूचना गोप्य राख्नु सम्बन्धित अधिकारीको कर्तव्य हुनेछ भनेर लेखेको छ भने यहाँ चाहिँ कुनै पनि व्यक्तिको नाममा भएको ल्यान्ड चाहिँ ल्यान्ड व्यक्तिको मात्रै हुँदैन, राज्यको पनि हुन्छ, त्यसको बारेको जानकारी राज्यलाई हुनुपर्छ र जनतालाई जानकारी गराउनुपर्छ भनेर सूचनाको हक सम्बन्धी ऐनले लेख्छ भने दुइटा त बाजियो नि, त्यो बेलामा कुन लागू हुन्छ, सूचनाको हक सम्बन्धी ऐन लागू हुन्छ भनेको यो चाहिँ है। अर्को चाहिँ प्रोटेक्सन फर विसल ब्लोअर भन्छ, प्रोटेक्सन फर विसल ब्लोअर भनेको सूचनादाताको सुरक्षाको सिद्धान्त है, सूचनादाताको सुरक्षा, कसैले सूचना दिए बापत उसलाई सुरक्षा थ्रेट नहोस् त्यो उसको सुरक्षा चाहिँ राज्यले ग्यारेन्टी लिनुपर्छ, नत्र मान्छेले सुरक्षा के अरे सूचना दिँदैन। त्यसैले सुरक्षा सूचनादाताको सुरक्षाको सिद्धान्तले त्यो हुन्छ। दिज आर द नाइन प्रिन्सिपल, यो चाहिँ तपाईँले कण्ठ गर्नुहोला। सूचनाको हकको र पारदर्शिताको महत्त्व के हो त भन्दा, अघि भनेकै कुराबाट जति पनि महत्त्व बनाउन सक्नुहुन्छ, नागरिकलाई सार्वजनिक सूचनामाथिको पहुँच सुनिश्चित गर्नु, एक्सेस टु इन्फर्मेसन सुनिश्चित गर्नु, सार्वजनिक निकायलाई नागरिकप्रति उत्तरदायी बनाउनु, मेकिङ पब्लिक अथोरिटी अकाउन्टेबल टु पिपल, सूचनामाथि पहुँच भएपछि प्रश्न सोध्ने हैसियत राख्नु, जवाब दिनुपर्ने बाध्यता हुन्छ, अकाउन्टेबिलिटी बढाउँछ। अर्को चाहिँ सरकारका काम कारवाहीलाई पारदर्शी बनाउनु, यो त भेरी सिम्पल भइहाल्यो होइन, अनियमितता र भ्रष्टाचार न्यूनीकरण गर्नु, भ्रष्टाचारको एउटै हो खति भनेकै पारदर्शिता हो, ट्रान्सपेरेन्सी भएपछि करप्सनको चान्सेस हुँदैन। अर्को सरकारप्रति नागरिकको सन्तुष्टि र विश्वास बढाउनु, अब नागरिकले सबै कुरा सरकारले के काम कति स्रोतमा कहिलेसम्म कस्तो प्रक्रिया पुरा गरेर गर्छ भनेपछि देन दे विल बी सेटिस्फाइड, कुनै गुनासो हुँदैन, विरोध गर्दैनन्, सरकारप्रति विश्वास बढ्छ र सन्तुष्टि बढ्छ नागरिकमा सूचनाको हक र पारदर्शिताले। शासकीय पद्धतिमा नागरिक संलग्नता बढाउनु, शासनमा नागरिक संलग्नता, निर्णयमा नागरिक संलग्नता, सूचना भए पो तपाईँ सहभागी हुनुहुन्छ, सहभागी भए पनि सूचना छैन भने कुनै तर्क राख्न प्रभावी प्रभाव पार्न सक्नुहुन्न, त्यसैले यसले निर्णय प्रक्रियामा नागरिक सहभागिता बढाउँछ। नागरिकले समयमा सूचना नपाएर अथवा अपर्याप्त वा अधिक सूचना पाएर भएको खेती बापत खेती भूमि प्रदान गर्नु पनि हो सूचनाको हकको पारदर्शिताको उद्देश्य। कम्पेन्सेटिङ सिटिजन टु दि लस दे गेट फ्रम इनएडुकेट इन्फर्मेसन, अन टाइमली इन्फर्मेसन, अर नट प्रोभाइडिङ इन्फर्मेसन, सूचना प्राप्त प्रदान नगरेर, समयमै प्रदान नगरेर, पर्याप्त र सही सूचना प्रदान नगरेर भएको क्षतिको क्षतिपूर्ति दिनु, त्यस्तै गरिकन गुनासो सुन्ने मेकानिजमको सुनिश्चितता गर्नु, यो ग्रिभेन्स ह्यान्डलिङ मेकानिजमको सुनिश्चितता गर्नु पनि हो र नागरिकलाई उनीहरूको अधिकार र कर्तव्यप्रति सजग गराउनु पनि यसको महत्त्व हो। खालि सूचनाको हकले अधिकार मात्रै सुनिश्चित गर्दैन, कर्तव्यको पनि जानकारी दिलाउँछ र सजग गर्छ। त्यस्तै गरिकन नागरिकलाई सेवा प्राप्तिमा विकल्पहरू र छनौटको अवसर दिनु, यदि सूचना भए पनि यहाँ राम्रो कि त्यहाँ राम्रो कि भनेर विकल्प विकास गर्छ र उपयुक्त छान्छ, सेवा प्रवाहमा विकल्प र छनौटको अवसर प्रदान गर्ने। अर्को चाहिँ सरकारका नीति निर्माण प्रक्रियामा अघि माथि नागरिक चेतना र सशक्तिकरण पनि बढाउँछ यसले, सिभिक अवेरनेस बढाउनु, सिभिक इम्पावरमेन्ट गर्नु, निर्णयका लागि चाहिने सूचनामाथि सहज र शीघ्र पहुँच सुनिश्चित गर्नु, यो सूचनाको हकले खालि नागरिकलाई मात्रै नभइकन सार्वजनिक अधिकारीलाई पनि अरू निकायको सूचनामाथि पहुँच सुनिश्चित गर्छ जसका आधारमा उसले समयमै निर्णय लिन सक्छ। र यस्ता खालका फाइदा सूचनाको हक र पारदर्शिताका हुन्छन्। नेपालमा पारदर्शिता कायम गर्न र सूचनाको हकलाई सुनिश्चित गर्न हामीका चाहिँ संविधानले सूचनाको हक सम्बन्धी व्यवस्थालाई मौलिक हकका रूपमा धारा 27 उल्लेख गरेको छ, त्यसमा प्रत्येक नागरिकलाई आफ्नो सरकारका सूचना माग्ने र प्राप्त गर्ने हक हुनेछ भनेको छ होइन। र सूचनाको हक सम्बन्धी ऐन 2064 र नियमावली 2065 छन्। यिनीहरूले चाहिँ सूचना प्रवाहलाई सार्वजनिक निकायको दायित्व मानेका छन्। यो अनिवार्य दायित्व उनीहरूले प्रवाह गर्नुपर्छ। सूचना प्राप्त गर्ने कार्यविधि तोकेको छ त्यो ऐनले। सूचना वर्गीकरण समितिको व्यवस्था, वर्गीकरण भनेको कुन सार्वजनिक गर्नुपर्ने कुन नगर्नुपर्ने भनेर वर्गीकरण। अर्को चाहिँ राष्ट्रिय सूचना आयोगको व्यवस्था छ नियमनकारी निकायका रूपमा। प्रवक्ता र सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था छ। सूचना नदिनेलाई कारवाही हुने व्यवस्था छ। अनि क्षतिपूर्ति र पुनरावेदन, नागरिकलाई चाहिँ क्षतिपूर्ति दिनुपर्ने र पुनरावेदन गर्न सक्ने व्यवस्था छ। र संवेदनशील सूचनाको सुरक्षा गर्ने व्यवस्था, संरक्षण गर्ने व्यवस्था पनि गरेको छ सूचनाको हक सम्बन्धीले। उद्देश्य तोकेको छ, अघि मैले भनेको उद्देश्यहरू नै यसमा चारवटा। र यसका केही विशेषताहरू छन् हाम्रो सूचनाको हक सम्बन्धी ऐनका। पहिले चाहिँ एक्सटेन्डेड स्कोप अफ पब्लिक अथोरिटी भन्छ, यसले सार्वजनिक अधिकारीको क्षेत्रलाई विस्तार गरेको छ। यसमा खालि निजामती कर्मचारी मात्रै भनेको छैन, राजनीतिक नेतृत्व, सार्वजनिक कोषबाट तलब भत्ता सुविधा प्राप्त गर्ने, सार्वजनिक सेवा प्रवाहमा संलग्न हुने संस्थानहरू, यिनीहरू सार्वजनिक अधिकारीको स्कोपलाई वाइडन बनाएको छ। ती सबैमा लागु हुन्छ यो सूचनाको हक सम्बन्धी व्यवस्था। प्रोएक्टिभ डिस्क्लोजर भनेको यो नमागे पनि सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था आएको छ। सार्वजनिक महत्त्वका सूचना चाहिँ प्रोएक्टिभ डिस्क्लोजर, आफैले नमागे, जनताले नमागे पनि सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। प्रोटेक्सन अफ विसल प्लोअर, सूचनादाताको सुरक्षा गर्ने, संरक्षण गर्ने व्यवस्था पनि यसले गरेको छ। नेसनल इन्फर्मेसन कमिसन, राष्ट्रिय सूचना आयोगको व्यवस्था गरेको छ रेगुलेटरी, यसको कार्यान्वयनको अनुगमन नियमन गर्ने निकायको रूपमा। फिक्स टाइम फ्रेम एन्ड प्रोसिजर, सूचना प्राप्त गर्ने प्रक्रिया र समयसहित तोकेको छ, कतिभित्रमा कस्तो प्रक्रियाबाट दिनुपर्छ भनेर। प्रोभिजन अफ कम्पेन्सेसन माथि नै आयो, क्षतिपूर्तिको व्यवस्था गरेको छ यसले। आरटिआई ओन्ली फर नेपाली सिटिजन, सूचनाको हक चाहिँ नेपाली नागरिकमा मात्रै लागू हुन्छ, गैर नागरिकले मागेर सूचना दिनु पर्दैन। अनि क्लासिफिकेसन अफ इन्फर्मेसन, सूचना वर्गीकरणको व्यवस्था छ, माथि पनि मैले भने। त्यस्तै गरी अपडेट एन्ड पब्लिकेसन, सार्वजनिक सरकारका सूचना सार्वजनिक अधिकारले नियमित रूपमा अत्यावधिक र सार्वजनिक गर्नै पर्ने व्यवस्था यसले गरेको छ। पनिसमेन्ट फर नट प्रोभाइडिङ इन्फर्मेसन, सूचना नदिनेलाई कारवाहीको व्यवस्था गरेको छ यसले। अनि सुप्रिम ल इन टर्म्स अफ आरटिआई, अघि मैले भने नि यो सुप्रिय सूचनाको हकका सन्दर्भमा यही कानुन सर्वोच्च कानुन हो, संविधान जस्तै हो। योसँग बाजिने अरू कानुन इफेक्टिभ हुँदैनन्, यो इफेक्टिभ हुन्छ होइन। र कन्ट्रोल अफ इन्फर्मेसन मिसयुज, तपाईँले उपभोक्ताले पनि सेवाग्राहीले पनि सूचना लिएर त्यसको दुरुपयोग गर्छ भने कारवाही गर्ने व्यवस्था छ, त्यसैले दुरुपयोग रोक्ने व्यवस्था छ। 5,000-25,000 जरिवानाको व्यवस्था छ है। यसरी ती प्रोभिजनहरू गरेको छ। तर सूचनाको हक सम्बन्धी ऐनले केही सूचनाहरू प्रकाशन गर्नमा प्रतिबन्ध लगाएको छ। तिनीहरू चाहिँ संवेदनशील सूचना र त्यसको संरक्षण गर्नुपर्ने अघिको सिद्धान्त अनुरूप लगाएको हो। 5 क्याटागोरीका सूचनाहरू चाहिँ संवेदनशील सूचना भनिएको छ र तिनलाई चाहिँ संरक्षण गर्नुपर्छ भनेको छ। तिनीहरू भनेको पहिलो चाहिँ सार्वभौम सत्ता, अखण्डता, राष्ट्रिय सुरक्षा तथा शान्ति सुव्यवस्था र अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्ने खालका सूचना छन् भने त्यसलाई चाहिँ गोप्य राख्नुपर्छ। त्यसलाई सार्वजनिक गर्यो भने सोभरिनिटी, इन्टिग्रिटी अनि यो के भन्छ नेसनल सेक्युरिटी अनि पिस एन्ड अर्डर र इन्टरनेसनल रिलेसनमा असर गर्छ भने त्यसलाई चाहिँ सार्वजनिक गर्नु हुँदैन। एउटा दोस्रो, अपराधको अनुसन्धान तकिकात र अभियोजनमा प्रत्यक्ष असर पार्नेहरू, कुनै इन्भेस्टिगेसन गरिरहेछ, मेबी पुलिसले वा अदालतले अपराध अनुसन्धान गरिरहेछ, तकिकात गरिरहेछ भने त्यसमा असर पर्ने सूचना बाहिर ल्याउनु पर्दैन, हुँदैन। आर्थिक, व्यापारिक, मौद्रिक, बौद्धिक सम्पत्ति र ब्याङ्किङ गोपनीयतामा आघात पार्ने सूचनाहरू है, आर्थिक आघात पार्ने, व्यापारिक आघात, मौद्रिक आघात, बौद्धिक सम्पत्ति र ब्याङ्किङ गोपनीयता, यी कुराहरूमा आघात पार्ने सूचना छन् भने तिनलाई पनि गोप्य राख्नुपर्छ। विभिन्न जात जाति र सम्प्रदाय बिचको सुसम्बन्धमा प्रत्यक्ष असर पार्ने सूचना छन् भने तिनलाई पनि गोप्य राख्नुपर्छ। व्यक्तिगत गोपनीयता र जीव ज्यान, सम्पत्ति, स्वास्थ्य र सुरक्षामा खतरा पुग्ने छन् भने त्यसलाई पनि गोप्य राख्नुपर्छ। सो 5 क्याटेगोरी, एउटा राष्ट्रको राष्ट्रिय एकता, अखण्डता, सार्वभौम सत्ता, स्वाधीनता, शान्ति सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध, त्योसँग सरकार राख्ने सूचना सार्वजनिकरण गर्नु हुँदैन, त्यसलाई प्रतिकूल असर पार्ने। दोस्रो चाहिँ अपराधको अनुसन्धान र तहकिकात बुझ्नु पर्यो, पुलिस र अदालत, ती फैसला हुनुभन्दा अगाडिको सूचना सार्वजनिकीकरण गर्नु हुँदैन। अर्को आर्थिक, व्यापारिक, मौद्रिक, बौद्धिक सम्पत्ति होइन, र चाहिँ यो के भन्छ ब्याङ्किङ गोपनीयता, यी कुराको गोपनीयतामा भङ्ग गर्ने खालका सूचनाहरू पनि गर्नु हुँदैन, जात जाति र सम्प्रदाय बिचको सहिष्णुतालाई खलल गर्ने सूचना पनि, र व्यक्तिगत गोपनीयता जीव ज्यान धन सम्पत्ति स्वास्थ्य सुरक्षामा प्रभाव पार्ने असर गर्ने सूचना पनि सार्वजनिक गर्नु हुँदैन। हो यस्ता सूचनालाई सूचनाको हक र पारदर्शिताको सीमा पनि भनिन्छ। है जातमा आउँछ पारदर्शिताका सीमाहरू उल्लेख गर्दै गर्यो भने पारदर्शी भत्ता भनेको सरकारले खुला रूपमा काम गर्ने हो, सूचनामाथि नागरिकको पहुँच सुनिश्चित गर्ने हो, र सूचनाको हक र पारदर्शिताले त्यसो गरिरहँदा केही यस्ता सूचनाहरू हुन्छन् जसलाई सार्वजनिक वितरण गर्न नमिल्ने हुन्छ, त्यस्ता सूचनाहरूलाई सूचनाको हक र पारदर्शिताको सीमा भनिन्छ। यिनीहरू खास गरिकन राष्ट्रिय एकता अखण्डता आफैले लेख्ने पहिला चाहिँ होइन, राष्ट्रिय एकता अखण्डता स्वाधीनता राष्ट्रिय हित अन्तर्राष्ट्रिय सम्बन्ध लाई प्रतिकूल असर पार्ने सूचनाहरू हुन सक्छन्। त्यस्तै गरिकन अर्को चाहिँ यो अपराधको अनुसन्धान र अभियोजनसँग सम्बन्धित सूचनाहरू हुन सक्छन्। निर्णय हुनुभन्दा अगाडि प्रक्रियामा रहेका छलफलमा रहेका एजेन्डाहरू हुन सक्छन्। त्यसपछि गएर कुनै ब्याङ्किङ मौद्रिक वित्तीय गोपनीयताका विषयका बौद्धिक सम्पत्तिको संरक्षणका विषयका सूचनाहरू हुन सक्छन्, र त्यस्तै गरिकन सामाजिक सांस्कृतिक सौहार्दता सहिष्णुतामा खलल पुर्याउने खालका सूचना हुन सक्छन्, वा चाहिँ यो के भन्छ व्यक्तिगत गोपनीयता सम्पत्ति जीव ज्यान सुरक्षाका विषयका सूचनाहरू, यस्ता सूचनाहरूको संवेदनशीलतालाई बुझेर राज्य र सार्वजनिक अधिकारीहरूले तिनलाई गोप्य राख्नुपर्छ, संरक्षण गर्नुपर्छ। तिनीहरू नै त्यस्ता प्रकृतिका सूचनाहरूलाई नै संरक्षण गर्नुपर्ने बाहे दायित्व वा बाध्यतालाई सूचनाको हक र पारदर्शिताको सीमा भनिन्छ। हाम्रो सूचनाको हक सम्बन्धी ऐनले पनि यिनै कुराहरूलाई पाँचवटा क्लस्टरमा राखेर गोप्य राख्नुपर्ने वा संरक्षण गर्नुपर्ने सूचना तोकेको छ भनेर लेख्नुपर्छ जाँचमा। है बन्देज लगाएका भने ठक्कै सोध्यो भने पनि लेख्नु पऱ्यो। त्यही अब सूचनाको हक र पारदर्शिता बिचमा कस्तो अन्तर सम्बन्ध हुन्छ, धेरै जातमा आउँछ यो चाहिँ। यसमा सूचनाको हकले अस्ति मैले भने 1, 2, 3, 4, 5 गरेर, पारदर्शिताले 1, 2, 3, 4, 5 गरेर एकले अर्कालाई अन्तर सम्बन्धित हुन्छन्, एक अर्काप्रति अन्तर सम्बन्धित हुन्छन्। त्यसैले सूचनाको हक र पारदर्शिता एकअर्काका परिपूरक र अन्तर सम्बन्धित विषय हुन्। यिनीहरू बिचको अन्तर सम्बन्धलाई ध्यानचार उल्लेख गर्न सकिन्छ भनेर, सबभन्दा पहिला सूचनाको हकले के गर्छ त भन्दा, सार्वजनिक अधिकारीलाई सूचनाको नियमित सार्वजनिकीकरण गर्न र नागरिकले नियमपूर्वक मागेको सूचना दिन बाध्य बनाएर यसलाई के बनाउँछ, यो आरटिआईलाई प्रमोट गर्छ एउटा। दोस्रो, नागरिकको सूचनामाथिको पहुँच सुनिश्चित गरेर सूचनाको हकको सुनिश्चितता गर्छ। त्यस्तै गरिकन सूचनाको सहज प्रवाहका लागि प्रवक्ता र सूचना अधिकारीको व्यवस्था गर्छ आरटिआईले। त्यसले पनि के अरे सूचना पारदर्शिताले त्यसले पनि के गर्छ के अरे आरटिआईले त्यसले पनि के गर्छ पारदर्शिताको प्रवर्धन गर्छ। अर्को, सूचनादाताको संरक्षण गरेर सरकारी निकायहरूमा पारदर्शिता सुनिश्चित गर्छ। इभन सूचनादाताको संरक्षणले पनि मेरो संरक्षण हुन्छ त्यसैले म सूचना दिन्छु भनेर कन्फिडेन्ट बढ्छ अनि पारदर्शिता कायम हुन्छ भने, अर्कोतिर पारदर्शिताले चाहिँ साधन निकायको काम कारवाहीमा खुलापन र सबैले थाहा पाउने बनाएर सूचनाको कार्यान्वयन गर्न सजिलो बनाइदिन्छ। सूचनामाथि नागरिकको सहज पहुँचको वातावरण बनाएर सूचनाको हक कार्यान्वयन गर्ने वातावरण बनाइदिन्छ। नागरिकलाई आफ्नो जिम्मेवारी र कर्तव्य बोध गराएर नागरिक सचेतना र सशक्तिकरण प्रवर्धन गरेर नागरिकलाई प्रश्न गर्न सक्ने बनाएर सूचनाको हकको सफल कार्यान्वयन गर्ने वातावरण आरटिकेले यो पारदर्शिताले सुनिश्चित गर्छ। यसरी यी दुई एकअर्काका परिपूरक हुन्, एउटाको अनुपस्थितिमा अर्कोको सफलता कल्पना गर्न सकिन्न भनेर हामीले के गर्नुपर्छ, अन्तर सम्बन्ध देखाउनुपर्छ। र त्यो सीमा मैले भनिहालेँ होइन, अब नेपालमा चाहिँ सार्वजनिक के अरे पारदर्शिता र सूचनाको हकका सम्बन्धमा के समस्या छन् भने, पहिलो समस्या चाहिँ सूचनाको संस्कारको अभाव, ल्याक अफ इन्फर्मेसन कल्चर। हामी त गोप्य गोप्य भन्छौँ है, है यो कुरा गोप्य नै राखौँला भन्ने एउटा गीत छ है। सो त्यो मात्रै होइन, गाउँघरमा होस् भाइ तपाईँले एउटा अर्को साथीलाई होस् तिमीलाई मात्रै भनेको है भन्ने चलन हुन्छ क्या, त्यसले अर्कोलाई भन्छ अर्कोले भन्छ, सबै कुरा केही पनि छुट्दैन छुट्न चाहिँ आइहाल्छ। तर ग्रेप भाइन इन्फर्मेसन भन्छ क्या त्यो चाहिँ, यो त्यो तरिकाले आउँछ, र्युमरको रूपमा आउँछ, वास्तविक सूचना चाहिँ आउँदैन। त्यसैले हाम्रो चलनै के हुन्छ, गोप्य राख्ने। कार्यालयमा गयो भने गोप्य गोप्य बैठक फाइल देखाउनु हुँदैन, निर्णय देखाउनु हुँदैन, कागजात गोप्य राख्नुपर्छ, यो हाम्रो चलन छ। त्यसैले सूचनाको संस्कार छैन, गोपनीयताको संस्कार छ, संस्कृति छ। सूचना माग गर्ने तथा सार्वजनिक गर्ने प्रवृत्ति नै छैन, हामी माग्दा पनि माग्दैनौँ, हामी इन्ट्रोभर्ट भएर ग्रोथ भएछौँ। केटाकेटीमा बाबा आमाले बोल्न दिँदैन, घरमा ठुला मान्छेको अगाडि बोल्नु हुँदैन, टिचरले लट्ठी लिएर पढाउँछ प्रश्न गर्न दिँदैन, युनिभर्सिटी जाँदा अलि हुर्किसकेका हुन्छौँ त्यहाँ पनि प्रश्न गर्न दिँदैन टिचरले, वान वे लेक्चर गर्छ होइन। अनि त्यसपछि गएर हुँदा हुँदा तपाईँ प्रश्नै गर्न नसक्ने हुनुहुन्छ। त्यसैले सिभिक अवेरनेसको पनि अभाव हुन्छ। त्यसले गर्दाखेरि हामी कहाँ ए होस् भन्छौँ, हामी सूचना माग गर्ने प्रवृत्ति नै छैन र सूचना सार्वजनिक गर्ने पनि प्रवृत्ति छैन है। यो त्यसले गर्दाखेरि पनि सूचनाको हक कार्यान्वित भएको छैन, सूचनाको अद्यावधि गर्ने कार्यले प्राथमिकता पाउँदैन। अपडेट गर्दैनौँ हामी इन्फर्मेसनलाई, दिए पनि पुरानै इन्फर्मेसन दिइराखेका हुन्छौँ। त्यस्तै गरिकन सूचनाको वर्गीकरणमै समस्या छ। हामीले अघि भन्यौँ वर्गीकरण समिति ऐनले गरेको छ, त्यो समितिले सूचना वर्गीकरण नै गरेको छैन। त्यो ऐनको पाँचवटा क्याटेगोरी यदि वर्गीकरण गर्ने भने सबै सूचनालाई त्यो क्याटेगोरीमा हाल्न सकिन्छ कि। यो चाहिँ राष्ट्रिय एकता अखण्डतालाई असर गर्छ भन्दै भइगयो, व्यक्तिको जीव ज्यान धनलाई असर गर्छ इन्भेस्टिगेसनलाई भने भइगयो, त्यसैले त्यो चाहिँ वर्गीकरणै गर्न सकिएको छैन सूचनालाई। अर्को चाहिँ गोपनीयता सम्बन्धी नयाँ ऐन छैन, हामी खालि ट्रान्सप्यारेन्सी आरटिआईको कुरा गर्दा व्यक्तिको गोपनीयताको हक पनि त संविधानले सुनिश्चित गरेको छ। भनेपछि त्यो ऐन नभएको कारणले पनि के कुरा गोप्य राख्ने त भन्ने कुरा त्यो ऐनले डिफाइन गरिदिएको भए अनि बाँकी कुरालाई खुल्ला गर्न हुन्थ्यो। त्यो सँगसँगै आउनुपर्छ गोपनीयताको हक र सूचनाको हक र मात्रै पालनामा जान्छ। हाम्रो गोपनीयताको हक छैन होइन, ऐन छैन। अनियमितता भ्रष्टाचार र विकृतिको ढाकछोप गर्न खास गरी गोपनीयतालाई प्रश्रय दिन्छ। जसले गोप्य गोप्य गोप्य भन्छ नि त्यसले फेयर काम गरेको छैन भनेर बुझ्नु पऱ्यो। देखाउनु मिल्ने कानुन बमोजिमको काम त केही पनि गोप्य हुँदैन। त्यसैले हामी प्राय गोप्य किन राख्छौँ त सूचना भन्दा, त्यसले थाहा पायो भने अनियमितता खुल्छ, पोल खुल्छ भनेर ढाकछोप गर्न, करप्सन गर्न होइन, मिसयुज गर्न, र हाकिमहरूले अथवा कर्मचारीले प्राय इन्फर्मेसन टटक्क होल्ड गरेर बस्छ, कर्मचारी सेवाग्राहीसँग बोल्दैन, मुस्कुराउँदैन होइन, घर परिवार दुःख सुख के छ, बिरामी सन्चो होइन, सोद्धा पनि सोद्धैन, स्माइल पनि गर्दैन, किनभने डिस्टेन्समा बस्न चाहन्छ रिजर्भमा। अनि त्यसपछि त्यो भयो भनेदेखि मसँग मात्रै अधिकार पनि छ, सूचना पनि छ, रिसोर्स पनि छ, निर्णय गर्ने अधिकार पनि छ, भनेपछि अब उसले मलाई प्रभावित पार्न खोज्छ र केही झार्न सकिन्छ भनेर कर्मचारी त्यसरी गजक्क परेर बस्ने, नभएदेखि दुनियाँमा सबैभन्दा कमाउनु पर्ने कुरा भनेको मान्छे हो। र तपाईँ जति मुस्कुराएर बोल्नु बोझ्नु सक्यो भने फरासिलो भएर बोल्नुभयो, नजिक भएर बोल्नुभयो, जीवनको सफलता नै त्यही नै हो। तर कर्मचारीहरू अफन त्यो गर्दैनन् किनभने कुरालाई लुकाउन पाइन्छ, लुकाएपछि अब के हुने भयो भनेपछि अनियमितता भ्रष्टाचार विकृति एक त त्यो ढाकछोप पनि गर्न पाइयो, अर्को त्यो गर्ने वातावरण पनि बनाउन पाइयो है। यसरी यो खालको समस्या छ। अर्को सूचना इकाइ सूचना अधिकारीको व्यवस्था छ तर त्यसको प्रभावकारी कार्यान्वयन चाहिँ भएको छैन, तोकेको हुन्छ तर मागेपछि सूचना पाइहाल्ने ऐनकै जस्तो सहज तरिकाले चाहिँ छैन। सूचना आयोगको निर्देशनको परिपालना कमजोर छ, रेगुलेटरी बडीका रूपमा सूचना आयोगले भूमिका खेल्न सकेका छैन। कर्मचारीमा तालिम र क्षमता विकासको कमीले पनि सूचनाको हकको कार्यान्वयन भएको छैन। कमजोर नागरिक शिक्षा र सचेतना, नागरिकले सूचना माग्नै सक्दैनन् त्यो भएपछि। आम सञ्चार जगतको प्रभावकारी भूमिका छैन, इन्फर्मेसन बाहिर ल्याउने त खास गरिकन सूचनाको चाहिँ आम सञ्चार जगतले हो, तर उनीहरूको भूमिका पनि प्रभावकारी छैन। तिनीहरू पनि मिले महत्त्वमा बार्गेनिङ गर्छन् यो ल्याउने कि नल्याउने भनेर होइन। अस्तिको त्यो के अरे 71,000 कति 72,000वाला भिडियोमा कति बार्गेनिङ भएर नमिलेको हुनसक्छ होइन, करोडवाला होइन, करोडवाला आफू त करोड जिन्दगीमा देखेको भएको। त्यसैले त्यो यस्तै कुरामा बार्गेनिङ हुन्छ कि, कसैले भेट्यो भने त्यसपछि एउटाले के गरेछ भने त्यो कुनै जिल्लामा एउटा डिएसपीले गाँड खाएको बेलामा कुन चाहिँलाई धम्क्याएछ बेलुका पुरै मातेको बेलामा, त जस्तालाई द्वन्द्वमा कतिजनालाई बिदाइदियो तँलाई पनि बिदाइदिन्छु के भनेछ होइन, त्यसले त्यो रेकर्ड गरेछ। र अलि अगाडिको कुरा, अहिलेको प्रविधि भएको भए त इमेल सिमेल एसएमएस के गरेर पठाइदिन्थ्यो वा फेसबुकमै भए पनि हालिदिन्थ्यो होइन, त्यो बेलामा चाहिँ त्यो पेन ड्राइभमा वा सिडी फ्लपी डिस्क यस्तोमा केमा त्यसले कपी गरेर अनि त्यसपछि खाममा हालेर अनि एभिन्यू टेलिभिजनसँग कुरा गरेर यो भोलि बजाइदिए भनेर होइन, कुन कार्यक्रममा बजाइदिए भनेर त्यो चाहिँ एयरपोर्टबाट पठाएछ बेलुका। अब त्यो बिहान कति बजी 9-10 बजीको फ्लाइट थियो, त्यसपछि बिहान बिउजेपछि त्यसले त अब यताबाट टिभीवालालाई भनेपछि टिभीवालाले उसलाई बार्गेनिङ गर्छ, ल तेरो यस्तो अडियो क्लिप्स आउँदैछ यति पैसा दिन्छस् भने बजाइदिन्न नभएदेखि बजाइदिन्छु भनेछ होइन। त्यसको सातो गएछ अरे सिडिओकोमा गएछ, मैले के बोले पनि थाहा छैन हिजो जाँड खाँदै सँगै बसेर त्यसले पठाइदियो म बजाइदिन्छु भन्छ, पैसा मागिरहेछ के गर्ने भनेपछि सिडिओले त्यो त आजको आज त पुगेको छैन पक्कै त्यसले प्लेनबाट पठाउँछ, त्यहाँ एयरपोर्टमा चाहिँ पुलिसलाई भनेर जे त्यो एभिन्युज टेलिभिजन नाम लेखेको चिज केही पनि पठाएको छ भनेदेखि जफत गरेर यहाँ फिर्ता पठा भनेपछि त्यहाँ फोन गरेपछि त्यसले यत्रो पहेँलो खाममा एभिन्युज टेलिभिजन भनेर मार्करले लेखेर पठाएछ होइन, अनि त्यसले त्यो मागेछ फिर्ता आयो, आएपछि लाएर सुन्दाखेरि पो यसो भने थाहा पाएछ होइन। अब यसले बार्गेनिङ गर्न खोज्यो, यता चलाउने मान्छेले बार्गेनिङ गर्न खोज्यो होइन। हो यसरी त्यो पत्रकारिता पनि इथिक्समा छ, बार्गेनिङ नमिलेपछि धेरै कुरा बाहिर आउँछन् कि, पहिला बार्गेनिङ गर्न ल यस्तो छ तेरो यति दिन जाने गर्छु नभएदेखि बजाइदिन्छु भन्छ, अनि ऊ दिन तयार भएन भनेदेखि अनि त्यसपछि त्यो चाहिँ बाहिर आउँछ। त्यसैले इथिक्समा कसैले पनि काम गर्दैन, हामी कहाँ समस्या छ। त्यसैले आम सञ्चार जगतको पनि प्रभावकारी भूमिकाको अभाव छ, सार्वजनिक निकायहरूमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको कमी छ है। त्यसैले सार्वजनिक निकायहरूमा सूचना सञ्चार प्रविधिको प्रयोग भएको भए पारदर्शिता, यो आइसिटीले चाहिँ पारदर्शिता बढाउँछ होइन। यस्ता खालका समस्याहरू छन् र समाधानका उपायहरू पनि तपाईँहरूलाई मैले एनाउन्समा दिन्छु। यो सूचनाको हकको कुरा भए पनि अब नेसन बिल्डिङ भनेको चाहिँ सिम्पल यो एउटै मुलुकमा विभिन्न जाति भाषा क्षेत्र अथवा संस्कृति पहिचानका मान्छेहरू बसोबास गर्छन् बहुल समाज भएको मुलुकमा, त्यो फरक जाति फरक पहिचान फरक संस्कृति फरक सभ्यता आफैमा नेसन हो। नेसन भनेको एकै खाले सामाजिक सांस्कृतिक र ऐतिहासिक पहिचानद्वारा एकताबद्ध भएको मानिसहरूको समुदायलाई नेसन भनिन्छ, राष्ट्र भनिन्छ है। जस्तो उदाहरणका लागि मिथिला भन्यो भने एउटा नेसन होला, भोजपुरी भन्यो भने एउटा नेसन होला, मकरात नेसन होला, किरात नेसन होला, मधेसी नेसन होला, मधेस आफैमा नेसन, पहाड नेसन, हिमाल नेसन हो, वा कुनै धर्म एउटा जाति भाषा धर्म, यो फरक फरकलाई यो फरक पहिचानको युनिटलाई हामी नेसन भन्छौँ। तर ती फरक फरक नेसनहरूका बिचमा एउटै सिङ्गो राष्ट्रको नामले बन्ने जुन पहिचान हुन्छ नि, त्यो राष्ट्रिय पहिचानलाई पनि नेसन भनेर भनिन्छ। नेपाली भन्ने पनि नेसन हो, यो के अरे मगरात किरात अथवा मधेस अथवा पहाड हिमाल वा चाहिँ कुनै भनेर त्यो पहिचान हुँदा हुँदै त्यहाँभन्दा माथि पुगेर त्योभन्दा माथि उठेर नेपाली भन्ने पहिचान पनि के हो, नेसन हो। त्यही नेपाली बनाउने प्रक्रिया चाहिँ नेसन बिल्डिङ हो। त्यसैले नेसन बिल्डिङ भनेको के हो त भन्दा, एउटा मुलुकको समाजमा बस्ने विभिन्न खाले पहिचान बोकेका मानिसहरूलाई उनीहरूको फरक फरक पहिचानलाई मान्यता दिने, पहिचान दिने, संरक्षण गर्ने, सम्वर्धन गर्ने र विभेदरहित व्यवहार गर्दै उनीहरूका बिचमा फेरि समान पहिचानहरूको विकास गरी ती सबैलाई एउटा सिङ्गो राष्ट्रका रूपमा एकताबद्ध गर्ने प्रक्रियालाई चाहिँ हामी नेसन बिल्डिङ भन्छौँ। त्यसैले नेसन बिल्डिङ इज अ प्रोसेस अफ कन्स्ट्रक्टिङ रिकन्स्ट्रक्टिङ एन्ड स्ट्रेन्थनिङ कमन सोसल कल्चरल एन्ड हिस्टोरिकल आइडेन्टिटिज to bring all people in the society together as a single nation. समाजमा बसोबास गर्ने सबै खाले समुदायका मानिसहरूलाई समान सामाजिक अथवा एकै खाले सामाजिक सांस्कृतिक र ऐतिहासिक पहिचान निर्माण गरेर पुनर्निर्माण गरेर वा त्यसको सबलीकरण गरेर सिङ्गो राष्ट्रका रूपमा एकताको सूत्रमा बाँध्ने प्रक्रियालाई हामी नेसन बिल्डिङ भन्छौँ, राष्ट्र निर्माण भनेर भन्छौँ। राज्य निर्माण भनेको चाहिँ अलिकति फरक हो। स्टेट बिल्डिङ भनेको चाहिँ के हो त भन्दाखेरि, यो चाहिँ यो राज्यका संस्था संरचना र प्रणालीलाई सक्षम प्रभावकारी र क्रियाशील बनाई राज्यलाई कम्पिटेन्ट बनाउन सक्षम बनाउनका निमित्त आवश्यक पर्ने जस्ता संस्था संरचना र प्रणालीको निर्माण पुनर्निर्माण र सबलीकरण गर्ने प्रक्रिया, अथवा कुनै पनि देशलाई सक्षम प्रभावकारी र क्रियाशील बनाइरहन, देशलाई मुलुकलाई सक्षम बनाउन प्रभावकारी बनाउन क्रियाशील बनाउन आवश्यक पर्ने राज्यका संस्था संरचना र प्रणालीहरूको निर्माण गर्ने पुनर्निर्माण गर्ने र सबलीकरण गर्ने काम चाहिँ स्टेट बिल्डिङ। त्यसैले स्टेट बिल्डिङ भनेको फिजिकल टेन्जिबल मेजरेबल काम रहेछ, कङ्क्रिट काम रहेछ। नेसन बिल्डिङ भनेको चाहिँ इमोसनल सेन्टिमेन्टल एब्स्ट्राक्ट फिलिङ्स रिलेटेड काम रहेछ होइन। नेसन बिल्डिङ भनेको भावनात्मक कुरा रहेछ, अमूर्त कुरा रहेछ, मनोवैज्ञानिक कुरा रहेछ, अभौतिक कुरा रहेछ भने स्टेट बिल्डिङ भनेको चाहिँ भौतिक कुरा, मापनयोग्य कुरा होइन, अनि त्यसपछि ठोस कुरा र भौतिक कुरा रहेछ स्टेट बिल्डिङ। अनि नेसन बिल्डिङ चाहिँ मानिसको मन र मस्तिष्क हुन्छ नि एकअर्कामा उन्ने प्रक्रिया रहेछ, वी सोलिडारिटी आवर भन्ने विकास गर्ने कुरा रहेछ भने स्टेट बिल्डिङ भनेको चाहिँ के रहेछ तपाईँ डेभलपमेन्टल फङ्सन रहेछ। स्टेट बिल्डिङ भनेको चाहिँ सार्वभौम सत्ता मजबुत बनाउनु, शान्ति सुरक्षा राम्रो बनाउनु, निजामती सेवा, प्रहरी न्यायालय अघि भनेको मिडिया, निजी क्षेत्र सबैलाई कम्पिटेन्ट बनाएर विकासका नतिजाहरू प्राप्त गर्न गर्ने प्रयत्न चाहिँ के रहेछ, स्टेट बिल्डिङ रहेछ। त्यसैले स्टेट बिल्डिङ र नेसन बिल्डिङमा फरक हुन्छ। स्टेट भनेको चाहिँ के हो त भन्दाखेरि भूगोल, जनसङ्ख्या, सरकार, सार्वभौम सत्ता र अन्तर्राष्ट्रिय मान्यता बोकेको राजनीतिक इकाइ चाहिँ स्टेट हो। भनेदेखि नेसन भनेको चाहिँ साझा सामाजिक, सांस्कृतिक र ऐतिहासिक पहिचानमा आबद्ध भएको भएको सामाजिक सांस्कृतिक इकाइ वा समुदाय चाहिँ नेसन हो है। यसरी यो दुईवटा कुराका बिचमा फरक हुन्छ। र नेसन बिल्डिङ गर्न के गर्नुपर्छ त भन्दाखेरि सबभन्दा पहिला चाहिँ नेसन बिल्डिङ गर्नका लागि स्ट्रङ सेन्स अफ नेसन हो सिटिजन, नागरिकमा राष्ट्रप्रतिको दरिलो प्रेम भाव, झुकाव, लगाव, समर्पण जगाउनु पर्छ। मेरो देश, म यसका लागि ज्यान दिन तयार छु, देशका लागि गर्छु, मेरो देशलाई प्रेम गर्छु, मेरो देश विरुद्धको कुरा सहन गर्न सक्दिनँ, मेरो देशको पहिचानको संरक्षण गर्छु, अथवा म नेपाली हुनुमा वा मेरो देशको नागरिक हुनुमा गर्व गर्छु भन्ने भावना जगाउनु पर्यो, मनोविज्ञान जगाउनु पर्यो। त्यसैले स्ट्रङ सेन्स अफ नेसन। तर कसैप्रति केही वस्तु वा मुलुक होस् वा व्यक्ति होस् वा व्यवसाय होस् वा कुनै चिजप्रतिको त्यस्तो लगाव, समर्पण, झुकाव, प्रेम कति बेला जाग्छ? जब तपाईँको त्यो प्रेम गरेर आत्मसम्मान उचो हुन्छ, तपाईँले आफू विभेदित फिल गर्नुहुन्न, त्यसले पनि तपाईँलाई त्यस्तै प्रेम गर्छ, त्यस्तै सम्मान गर्छ भने त्यसको बदलामा गर्ने हो। त्यसैले तपाईँलाई कसैले म तिमीलाई माया गर्छु भन्छ तर एकदमै होच्याएर, हेपेर होइन, अथवा तपाईँलाई अपमानित गरेर माया गर्न चाहनु, त्यो माया माया समानतामा मात्रै हुन्छ, माया आत्मसम्मानमा मात्रै हुन्छ। त्यसैले देशले पनि तपाईँलाई तिमी फरक, तिमी अल्पसङ्ख्यक, तिमी सीमान्तकृत, तिमी मूलधारभन्दा बाहिरको, तिमी यो वा त्यो भनेर विभेद गर्छ। अनि त्यसपछि भने अब नागरिकले त्यो देशलाई माया, प्रेम, सम्मान, झुकाव, लगाव गर्नु। त्यसैले यो स्ट्रङ सेन्सरहरू चाहिँ राज्यले सबभन्दा पहिला फरकपनालाई स्वीकार गर्नु पऱ्यो, त्यसलाई आदर सम्मान गर्नु पऱ्यो, संरक्षण गर्नु पऱ्यो, प्रवर्धन हुन फुल्न पस्ताउन दिनु पऱ्यो, फरक पहिचान, फरक मूल्य, फरक विचार, फरक व्यवहार, फरक संस्कृतिलाई, र त्यो फरकपनाका आधारमा विभेद गर्नु भएन, डिफ्रेन्सेसका आधारमा विभेद गर्नु भएन, आफू तटस्थ हुनु पऱ्यो, राज्य न्युट्रल हुनु पऱ्यो, सबै देशका धर्म मेरै धर्म हुन्, देशका सबै जात जातिका पहिचान मेरै पहिचान हुन्, यहाँका सबै संस्कृति मेरा संस्कृति हुन्, सबै भाषा मेरा हुन्, यी भाषाहरूको समष्टि नेपाली हो, संस्कृतिहरूको समष्टि नेपाली हो, पहिचानहरूको समष्टि मात्रै नेपाली हो, मेरो आफ्नै पहिचान छैन, भाषा छैन, धर्म छैन, संस्कृति छैन भन्ने व्यवहार जब तटस्थ व्यवहार गर्छ अनि मात्रै स्ट्रङ सेन्स अफ नेसन हुन्छ। धर्मनिरपेक्षता, भाषिक, सामाजिक, सांस्कृतिक निरपेक्षताका नीतिहरू अवलम्बन गर्छ अनिखेरि मात्रै त्यो चाहिँ जाग्न सम्भव हुन्छ, स्ट्रङ सेन्स अफ नेसन हुन्छ। दोस्रो चाहिँ के गर्नुपर्छ त भन्दाखेरि कल्चरल, सोसियो कल्चरल इन्टिग्रेसन, सामाजिक सांस्कृतिक एकीकरण गर्नुपर्ने हुन्छ। समाजमा फरक फरक सम्प्रदायका मानिसहरू बसोबास गर्छन्, एउटा संस्कृति र अर्को संस्कृतिलाई इन्टिग्रेट गर्नु पऱ्यो। कसरी इन्टिग्रेट? इन्टरेक्सनको अवसर दिनु पऱ्यो नि। त्यो भनेको पूर्वाधार बनाउँदाखेरि एउटा समुदाय सम्प्रदायलाई अर्कोसँग बाँच्ने गरी बनाउनु पऱ्यो। तराई पहाड हिमाल गर्नुपर्थ्यो होला होइन, मगरा किरान खसान जोड्नु पर्थ्यो होला होइन, फरक फरक है, ताकि तिनीहरू एकअर्कामा भेटघाट हुन्छ, आवत जावत हुन्छ, आर्थिक अन्तर्निर्भरता हुन्छ, सामाजिक सांस्कृतिक घुलनशीलता हुन्छ, त्यसपछि न प्रेम हुने हो। प्रेम त्यसै हुन्छ र देख्दै नदेखि भेट्दै नदेखिसम्म है, कि कलेज पढ्नु पऱ्यो, कि गाई बाख्रा चराउनु जानु पऱ्यो, घाँस दाउरा काट्नु जानु पऱ्यो, या लोकसेवाको ट्युसन पढ्न आउनु पऱ्यो होइन, काहीँ न काहीँ त हुनु पऱ्यो नि, या सधैँ जागिर खानु पऱ्यो, अनि पो फरक एकदम मन नपरेको मान्छे पनि होते होते होते प्यार हो गया हुन्छ होइन। त्यसैले इन्टरेक्ट गराउनु पऱ्यो मान्छेलाई, हो क्या न, समाजमा घुलमिल गराउनु पऱ्यो। त्यो पूर्वाधारले के गर्छ? जोड्छ मान्छेहरूलाई, सँगै भेटघाट गराउँछ र फरक पनि हाम्रो हो भन्ने फिल गराउँछ। त्यसैले यो सामाजिक सांस्कृतिक इन्टिग्रेसन एउटा पूर्वाधारको विकास गरेर सहभागितामूलक विकास योजना आदि प्रणालीको विकास गरेर ताकि सबै समुदाय सम्प्रदायका मान्छे निर्णय प्रक्रियामा सँगै आएर बस्छन्, छलफल गरोस्, त्यसपछि अपनत्व आफ्नोपना विकास हुन्छ। मिडियाको प्रयोग गरेर यो आम सञ्चार जगतले भाषा, कन्टेन्ट, संस्कृति सबैलाई समान स्पेस दियो भने बल्ल जनताले बुझ्छन् कि सबै फरक फरक हाम्रै हुन् भनेर बुझ्छन्। सिभिल सोसाइटी लिडर, धर्मगुरुहरू होला होइन, त्यहाँका समाजका मान्य गण्य मान्छेहरू होला, रोल मोडल भूमिका खेलेर सोसल इन्टिग्रेसन हुन्छ। अर्को चाहिँ के गर्नुपर्छ त भन्दाखेरि समाजको आधुनिकीकरण गर्नु पऱ्यो, मोडर्नाइजेसन अफ सोसाइटी। समाज पुर जुन समाज पुरातनवादी हुन्छ त्यहाँ डिस्क्रिमिनेसन हुन्छ, विभेद हुन्छ, अन्याय हुन्छ, त्यहाँ नेसन बिल्डिङ गर्न कठिन हुन्छ, तर आधुनिक समाजमा सहज हुन्छ। अर्को चाहिँ डेमोक्रेटाइजेसन, सबै जराधारदेखि नै त्यो फाउन्डेसनदेखि नै र इन्डिभिजुअल लेभलदेखि व्यक्तिलाई डेमोक्रेटिक बनाउनु पऱ्यो। डेमोक्रेटिक भनेको लिबरल थट, पोलिटिकल टोलरेन्स, फरक विचारलाई सुन्न सक्ने क्षमता, ग्रहण गर्न सक्ने क्षमता र फरकलाई सम्मान गर्न सक्ने क्षमता भयो भने डेमोक्रेसी हुन्छ। तपाईँ हामी त कन्जर्भेटिभ छौँ, बाई रुटे ठिक लागेको समाजले राम्रो भनेको कुरालाई हामी अच्छा भन्छौँ, तर हाम्रो दिमागमा त्यसको विपरीत सोच पनि आउँछ, त्यसलाई हामी हुर्किनै दिँदैनौँ, त्यसको बारेमा थिङ्कै गर्दैनौँ, बहसै गर्दैनौँ। त्यसैले वी आर इन्डिभिजुअली के भन्दा कन्जर्भेटिभ, अथोरिटेरियन, हाम्रो फ्यामिली इज अथोरिटेरियन, सोसाइटी इज अथोरिटेरियन एन्ड कन्जर्भेटिभ, त्यहाँदेखि त्यहीँबाट जन्मिने पोलिटिकल पार्टी अथोरिटेरियन छ। हेर्नुहोस् पार्टीका अध्यक्षहरू मन परि गरिरहेका छन्, एउटाले अर्कोलाई टेर्दैनन्, उसले भनेको उसले मान्दैनन्, होइन, अथोरिटेरियन छन्, अनि तिनीहरूले बनाएको सरकार डेमोक्रेटिक हुन्छ भनेर संविधानमा लेखेर हुन्छ र हुँदै हुँदैन, त्यो हुन सक्दैन। त्यसैले डेमोक्रेटाइजेसन भनेको संविधानमा लोकतन्त्र भनेर लेख्नु होइन कि व्यक्तिबाटै लिबरल थट विकास गर्नु र फरक ओपिनियनलाई टोलरेट गर्ने क्यापासिटी विकास गर्नु र इन्डिभिजुअललाई कति फ्रिडम दिनुहुन्छ। तपाईँ बिहे गर्नु भएको छ, सानो बच्चा छ भने वा भोलि पर्सि गर्नुहुन्छ, त्यसपछि बच्चा भयो भने वा तपाईँ घरमा जाँदाखेरि बुवा आमाले दिनभरि पढेर बेलुका जाँदा यो खाजा छ त्यो खाऊ भनेर दिएको खानुहुन्छ कि या भोलि पर्सि तपाईँले बच्चालाई चाहिँ किचनमा गएर के खाने हो खाऊ भनेर छोडिदिनुहुन्छ, अनि खाना पकाएर टेबलमा ल्याएर आफै झिकेर कुन टेस्ट मनपर्छ कति खानु मन लाग्छ खाऊ भन्नुहुन्छ कि पस्केर यति त खानै पर्छ यति थप्नै पर्छ भनेर जबरजस्ती गर्नुहुन्छ र यही मात्रै खानुपर्छ भन्नुहुन्छ। त्यहीँबाट डेमोक्रेटिक नन डेमोक्रेटिक सुरु भइहाल्छ। तपाईँ जानुहोस् के मन लाग्छ बनाएर खानुहोस्, कति बेला मन लाग्छ खानुहोस्, होइन, खाना बनाएर राखेपछि इट्स माई चोइसेस वाट टाइम आई वन्ट टु युज, होइन, त्यसलाई त्यो छ भने डेमोक्रेटिक हुने भयो, होइन भने हामी तर त्यो वातावरणमा हुर्केका छैनौँ। त्यसैले डेमोक्रेटाइजेसन जरुरी हुन्छ यो राष्ट्र निर्माणका लागि, राज्य निर्माणका लागि चाहिँ। अर्को यी सबै कुरा भावनात्मक भए इकोनोमिक ग्रोथ चाहिँ इम्पोर्टेन्ट हुन्छ। कोही देशप्रतिको आबद्धता, आर्थिक वृद्धि समृद्धि छ भने त्यो देशलाई नागरिकले आफ्नो ठान्छ र त्योसँग आबद्ध भइरहन चाहन्छ। त्यसैले आर्थिक वृद्धि, रोजगारी सिर्जना यो, र अर्को चाहिँ यो के भन्छ राष्ट्र निर्माणका लागि नगरी नहुने भनेको चाहिँ न्युट्रल स्टेट अप्याराटस, राज्यका संयन्त्रहरू चाहिँ तटस्थ हुनुपर्छ, है, न्युट्रल स्टेट अप्याराटस भनेको राज्यका निकायहरू तटस्थ हुनुपर्छ, कोही प्रति बायस हुनु हुँदैन, यस्तो गरेर हामीले राष्ट्र निर्माण गर्न सक्छौँ। राज्य निर्माण गर्न चाहिँ के गर्नुपर्छ त भन्दा यो चाहिँ सिम्पली सार्वभौम सत्ताको मजबुतीकरण, सक्षम सार्वभौम, कम्पिटेन्ट मजबुत सार्वभौम सत्ता बनाउनु पर्यो। दोस्रो चाहिँ राज्यका संस्थाहरूप्रति जनताको विश्वास अभिवृद्धि गर्नु पर्यो, ट्रस्ट, हामीले कतिको विश्वास गर्छौँ, कसलाई मुद्दा परोस् भनेर सराप्छौँ, त्यो भनेको अदालतप्रति हाम्रो धारणा कस्तो छ, बच्चा रुयो भने निदाउन मानेन भने पुलिस आउँछ भनेपछि चुप लागेर सुत्छ भनेपछि पुलिसप्रतिको ट्रस्ट कस्तो छ, तपाईँले बाइक चलाउँदै गर्दा त्यो अर्कोसँग ठोकिनु भयो भने चोट लाग्यो भने ट्राफिकको लफडामा फस्नु हुँदैन है भनेर हिँड्नुहुन्छ भनेपछि ट्राफिकप्रतिको ट्रस्ट कस्तो छ, निजामती भन्ने बित्तिकै भ्रष्ट जुम्सो होइन अझै अहिले त के आएछ सो यस्तो खालको जुन छ नि समाजको दृष्टिकोण भनेको राज्य संस्थाहरू डिटेरिरेट हुनु, ट्रस्ट चाहिँ नहुनु, त्यो विश्वासलाई गेन गर्यो भने मात्रै स्टेट बिल्डिङ गर्न सक्छ। त्यसपछि निजामती सेवामा सुधार, न्यायालयमा सुधार, सुरक्षा निकायमा सुधार, कर्पोरेट सेक्टरको इथिक्स र इन्टिग्रिटी र रेगुलेसन प्रभावकारी बनाउनु, मिडियाको भूमिका प्रभावकारी बनाउनु, नागरिक समाजलाई सशक्त बनाउनु र विकास निर्माणका पूर्वाधारहरू निर्माण गर्नु, यो गरेर चाहिँ स्टेट बिल्डिङ गर्न सकिन्छ। नेसन बिल्डिङ र स्टेट बिल्डिङमा एउटा तात्विक फरक चाहिँ के हुन्छ भनेदेखि नेसन बिल्डिङ डोमेस्टिक एफेयर हो, इन्टर्नल एफेयर हो, यसमा बाह्य हस्तक्षेपले लाभ दिँदैन, आफैभित्र मिलाउनुपर्छ, झगडा गर्न पाइयो, जात जाति भूगोल क्षेत्र संस्कृति पहिचान धर्म हामी यहाँ चाहिँ बराबर अधिकार पाउनुपर्छ, हामी तिमी जत्तिकै हो भनेर लडाइँ लड्न आन्दोलन गर्न शान्तिपूर्ण मुभमेन्ट गर्न डिबेट गर्न सबै पाइयो तर बाहिरको मान्छे यसमा ल्याउनु भएन। तर स्टेट बिल्डिङ भनेको चाहिँ आफ्नो क्षमताले मात्रै नहुन सक्छ, विदेशी ऋण सहायता बुद्धि प्रविधि जति लिए पनि हुन्छ, तपाईँले स्टेट बिल्डिङमा एक्सटर्नल सपोर्ट इज वेलकम देन इट इज बेनिफिसियल, बट नेसन बिल्डिङमा चाहिँ external intervention should not be accepted that will have negative impact or effect. यस्तो मेजर फरक हुन्छ तर एन्ड अल्सो मैले पाँच सातवटा डिफ्रेन्सेसहरू नेसन बिल्डिङ स्टेट बिल्डिङको नौवटा नेसन स्टेटको सबै लेख्दा छु, यो सबै व्याख्या यहाँ गरिराख्नु पर्दैन. नेपालमा नेसन बिल्डिङका सम्बन्धमा संविधानले चाहिँ यो नेपाल राष्ट्रलाई डिफाइन गरेको छ. सबै जाति लिङ्ग भाषा धर्म संस्कृति पहिचान यो सबैको समष्टि नेपाली जनता सिङ्गो नेपाल राष्ट्र हो भनेर अघि भन्यो नि, एउटै राष्ट्रमा आबद्ध गर्नु भनेर जुन डिफाइन गर्यो त्यसै गरी संविधानले डिफाइन गर्छ. समानुपातिक समावेशी सिद्धान्त नेपालको संविधानको मूल मर्म हो जसले नेसन बिल्डिङलाई सुनिश्चितता गर्छ. आरक्षण र सकारात्मक विभेदको व्यवस्था गरेका छौँ हामीले, समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरेका छौँ हामीले, त्यस्तै गरिकन धर्मनिरपेक्षताको व्यवस्था गरेका छौँ, भाषिक के भन्छ बहुलता, यो कामकाजको भाषा नेपाली भए पनि एकभन्दा बढी भाषालाई स्थानीय तह प्रदेश सरकारले कामकाजको भाषा बनाउन सक्ने र आफ्नो मातृभाषामा विद्यालय सञ्चालन गर्न सक्ने शिक्षा दिन सक्ने प्रोभिजनहरू हामीले गरेका छौँ. जाति भाषा लिङ्ग क्षेत्र भूगोलका आधारमा विभेद गर्न नपाइने त्यो दण्डनीय हुने व्यवस्था गरेका छौँ. अधिकारमुखी आयोगहरू छन् हाम्रो चाहिँ महिला आयोग, दलित आयोग, जनजाति आयोग, थारू आयोग, मधेसी आयोग, होइन यस्ता आयोगहरूको व्यवस्था गरेको छ. सो सो मेनी थिङ्स वी हेभ डन इन इन कन्स्टिट्युसन. अनि त्यति हुँदाहुँदै पनि हाम्रो नेसन बिल्डिङ स्टेट बिल्डिङका सन्दर्भमा थुप्रै चुनौती वा प्रब्लमहरू छन्। तिनीहरू भनेको चाहिँ बृहत् स्तरको विविधता, दुईवटा चारवटा स्विजरल्यान्डमा जस्तो चारवटा जाति र चारवटा भाषा भएको समान व्यवहार गर्न सक्छ, 129 लिभिङ ल्याङ्ग्वेज अनि 123 जात जाति, होइन भने 25 जात जाति, त्यो भनेपछि के भयो त भन्दा बृहत् स्तरको विविधता भयो. इट्स भेरी च्यालेन्जिङ टु म्यानेज दिस काइन्ड अफ डाइभर्सिटी एन्ड ट्रिट इक्वल्ली, प्रोटेक्ट इक्वल्ली, होइन त्यो गर्न. सबै भाषा बराबर हो, सबै भाषा कुनै पनि फेरि हाम्रो के छ स्क्याटर्ड छ, सबै ठाउँमा छ, कहीँ पनि मेजोरिटी छैन, एउटाको मात्रै वर्चस्व छैन. कुनै पनि स्थानीय तहले एकभन्दा बढी भाषा बनाउने र सबैकोलाई संरक्षण गर्ने भने कमसेकम 10 भाषाको कामकाज गर्नुपर्छ भने 10 इन्टरप्रेटर, 10 फाइल खडा, त्यसको नेपाली र अङ्ग्रेजीमा उल्था, इट इज भेरी च्यालेन्जिङ, होइन. त्यसैले यो बृहत् स्तरको विविधता अर्को विगत लामो समयको द्वन्द्वले गर्दाखेरि पनि यो जातीय भाषिक क्षेत्रीय यो चिसोपना एक किसिमको सिर्जना गरिदियो, युनिटी र इन्टिग्रिटीमा त्यसले क्रिएट सिर्जना गर्यो. अर्को पोलिटिसाइजेसन अफ आइडेन्टिटी एन्ड इथनिक इस्यु, जातीय र पहिचानजन्य मुद्दालाई राजनीतिक मुद्दा भन्नुहोस्, कसैले यी मुद्दा नै चाहिँ राजनीतिका मूल मुद्दा हुनुपर्छ, राजनीतिको केन्द्रबिन्दु हुनुपर्छ भन्ने, कसैले जातीयताको मुद्दालाई लिएर राजनीति गर्नु राम्रो होइन भन्ने, र एजेन्डा अनि घोषणा पत्र पार्टीका भाषण घोषणा यिनीहरूमा जातीयता र पहिचानका विषयहरू मुद्दा भनेपछि त डिबेट हुने स्वाभाविकै हो. कोही कुनै पार्टीलाई समर्थन गर्छ, कोही कुनै पार्टीलाई समर्थन गर्छ, त्यसले पनि यो राष्ट्रिय एकता अखण्डता र राष्ट्र निर्माणमा चुनौती सिर्जना गर्यो. अनि अर्को चाहिँ रिजनलिजम इन पोलिटिक्स, यो राजनीतिमा क्षेत्रीयताको उदय हो हाम्रो, खास गरी 62 मधेसवादी दल, पहाडी दल, सुदूरपश्चिम दल, होइन, अथवा यो रिजनलाई फोकस गरेर. अझै यो त दल अलगको कुरा हो तर त्यो व्यवहारमा हेऱ्यो भने पनि रिजनलिजम स्ट्रङ भएको छ कि. ब्युरोक्रेसीको एउटा लिडर छ कुनै क्षेत्रको भने उसले आफ्नो आफ्नो एरियाकोलाई हेर्छ, बायस गर्छ. पोलिटिकल लिडर छ, मन्त्री भयो भने कर्मचारी ल्याउँदा त्यही ठाउँको मान्छे खोजेर ल्याउन थाल्छ, रिजनलिजम के हो. त्यस्तो खालको यो जुन प्रवृत्ति हावी हुँदा चाहिँ अब त्यही ब्युरोक्रेसी ब्युरोक्रेसीमै के हुने भयो, फरक फरकका बिचमा द्वन्द्व अथवा मनमुटाव अथवा चिसोपना हुने भयो, पोलिटिक्स पोलिटिक्समा हुने भयो. त्यसैले यो रिजनलिजम इन पोलिटिक्स त्यो पनि राजनीतिमा क्षेत्रीयवादको प्रसारले गर्दाखेरि पनि. अर्को हाम्रो समाज अहिले पनि अन्धविश्वास र भाग्यवादमा आधारित छ, होइन, अनि धेरै कुराहरू परम्परागत र पुरातन प्रति सोच शैली प्रवृत्तिहरू छन्, त्यसले जातीय धार्मिक लैङ्गिक विभेदहरू समाजमा विद्यमान छ, जसले पनि मन र मस्तिष्क मानिसहरूका युनिफाइड गर्न र सोलिडारिटी विनेस कायम गर्नलाई कठिन भएको अवस्था छ. अर्को तपाईँले हेऱ्यो भनेदेखि चाहिँ वी डु हेभ फ्रस्ट्रेटिङ ग्रोथ रेट, जति गफ गरे पनि आर्थिक वृद्धि दर चाहिँ निराशाजनक छ, है अब वृद्धि नभइकन विकास नभइकन राष्ट्र राष्ट्र निर्माण सम्भव छैन, राज्य निर्माण सम्भव छैन। त्यसैले हाम्रो ग्रोथ रेट चाहिँ विगत 10-15-20 वर्षको हेर्ने भने औषधको लो र बेसिकली त्यो कृषिमा आधारित छ, ठुला आयोजना सम्पन्न भएको छैनन्। अनि त्यसपछि इकोनोमिक एक्टिभिटी बढाउने गरी, मान्छेको इन्कम जेनेरेट गर्ने गरी, अर्थतन्त्रलाई भाइब्रेन्ट बनाउने गरी इन्भेस्टमेन्ट प्लान पोलिसी केन्द्रित छैनन्। त्यसैले गर्दाखेरि मेरो देश यहीँ बस्छु केही गरौँ भन्ने जमाना गइसकेको छ। युवाहरू तपाईँ त केही गर्न नसकेर मात्रै यहाँ हो, अलिकति स्टपेज बिहारी जिम्याट सिम्याट गर्न सक्ने भए तपाईँ उहिले विदेश गइसक्नुहुन्थ्यो होइन। अनि त्यसपछि फेरि अलिअलि पढ्नुभयो, पढेपछि तपाईँले अरबमा जान फेरि मन छैन होइन, अरब जान मन छैन, त्यो भएर लोकसेवा भइहाल्छ कि भनेर त्यो गरिरहनु भएको छ। त्यसैले हामी यो देशमै बस्ने, जागिर खाने, सरकारी जागिर खाने भनेको मिडियोकर टाइपको बिचको अलि लेथार्जिक खालको अलि सुखी जीवन होस्, मेहनत गर्न सक्दिनँ, बुद्धि पनि लगाउन सक्दिनँ, रिस्क लिन सक्दिनँ व्यापार व्यवसाय गरेर भनेर मात्रै आउने हो। म चाहिँ त्यसरी आएको, तपाईँ के भनेर आउँदै भन्छ थाहा छैन मलाई होइन। भनेपछि यो खालको अवस्था भएको कारणले गर्दाखेरि पनि अहिले पछिल्लो समयमा चाहिँ यो समृद्धि नभएपछि, आर्थिक वृद्धि दर उच्च नभएपछि यो नेसन प्रतिको जुन फिलिङ्स हो, सेन्टिमेन्ट हो, सलिडारिटी हो, त्यो भत्किँदै गएको छ। खाडीमा गएर 24 घन्टा काम गरेको देशको हालत यस्तो छ होइन, पैसा रेमिटेन्स पठाएर मुलुक चलाएको छ, यहाँ मोज मस्ती मनपरी गरेर बसिया छन् होइन, हामी पनि बसिया आउँला। भनेपछि नयाँ जेनेरेसनमा नेपाल बस्नुपर्छ, यो गर्नुपर्छ भन्ने भावना चाहिँ डिटेरिरेट हुँदै जाँदैछ। त्यसले गर्दा नेसन बिल्डिङमा असर परेको अवस्था छ। यस्ता खालका समस्याहरू छन् नेसन बिल्डिङका भनेर हामीले बुझ्नुपर्ने हुन्छ। अब राष्ट्रिय सुरक्षा व्यवस्थापन भन्ने अलिकति छ, त्यसपछि सकिन्छ, कति बज्यो भने ठिक्क सकिन्छ। यो धेरै छैन, नेसनल सेक्युरिटी म्यानेजमेन्ट बट इट इज इम्पोर्टेन्ट। सेक्युरिटी म्यानेजमेन्ट अथवा सुरक्षा व्यवस्थापन, राष्ट्रिय सुरक्षा व्यवस्थापन भनेको चाहिँ राज्य सरकारले आफ्ना आम नागरिकलाई भय, त्रास, अनिश्चयता र जोखिमहरूबाट मुक्त, प्रतिष्ठित, सम्मानित र सुरक्षित संरक्षित जीवनको सुनिश्चितता गर्नका निमित्त गर्ने योजना, सङ्गठन, निर्देशन र नियन्त्रणको कामलाई हामी राष्ट्रिय सुरक्षा व्यवस्थापन भन्छौँ। नागरिकलाई के गर्नु पर्यो? भयरहित जीवनको सुनिश्चितता गर्नु पर्यो, त्रास रहित लोकसेवामा ओके हिस्टोरिकल माइलस्टोन यु विल गेट इन ह्यान्ड आउट्स। मैले त्यो धेरै टाइम लाग्ने गरेर भनिनँ। दोस्रो विश्वयुद्धपछि यो सुरुवात भएको, खास गरी युद्धोत्तर पुनर्निर्माणका लागि ल्याएको प्याकेजलाई नेसन बिल्डिङ भनेर भनियो। त्यसको अर्थ त्यो बेलामा सिस्टम, सरकार अनि त्यसपछि भत्ती बिग्रेका पुनर्संरचनाको पुनर्निर्माण गर्नमा केन्द्रित थियो। त्यसैले नेसन बिल्डिङ भनेपछि डेभलपमेन्टल फङ्सन नै नेसन बिल्डिङ हो भनेर बुझियो। हजुर, नेपालको त युनिफिकेसनबाटै हेर्ने, पृथ्वीनारायण शाहको एकीकरण, पृथ्वीनारायण शाहको दिव्य उपदेश हेर्नुभयो भने तपाईँले एकीकरण चाहिँ स्टेट बिल्डिङ हो, एक्सपान्सन अफ स्टेट टेरिटोरी। तर चाहिँ नेपाल 4036 वर्णको साझा फुलबारीको चेतना भया अथवा राजधानी काठमाडौँमा राख्नु, बहुलभाषिकता संस्कृतिलाई स्वीकार गर्नु र त्यसलाई संरक्षण गर्नु भन्नु, त्यहाँबाट हामीले नेसन बिल्डिङको भावना देख्छौँ। त्यो पछि आएर खास गरिकन यो सामाजिक सांस्कृतिक रूपान्तरणका र रिफर्मका कामहरू जति भए होइन, ती कामहरू भनेको जस्तो दास दासी प्रथाको अन्त्य अथवा यो के भन्छ सती प्रथाको अन्त्य, शिक्षामा सुधार होइन, शिक्षामा नागरिकहरूको पहुँचको सुनिश्चितता, यो पनि नेसन बिल्डिङको कुरा भयो। र खास गरी यो 7 साल पछि जुन बहुदलीय प्रतिस्पर्धा आयो त्यो बेलासम्म हामीले नेसन बिल्डिङको त्यो पछि पञ्चायती कालसम्म 47 सालसम्म 62-63 सालसम्म पनि हामीले लोकतान्त्रिक शासन पद्धतिको अवलम्बन गर्दा गर्दै पनि मेल्टिङ पट अप्रोच अफ नेसन बिल्डिङलाई अवलम्बन गर्यो, भनेको एकल भाषा, एकल संस्कृति, एकल पहिचान, एकल राष्ट्रियता निर्माण गरेर राष्ट्रिय एकता र अखण्डता मजबुत बनाएर नेसन बिल्डिङ गर्न सकिन्छ भन्ने सिङ्गल यो नेसनहुडको कन्सेप्ट डोमिनेन्ट भयो। तर 62-63 जनआन्दोलनपछि बल्ल हामीले समावेशीकरण, समानुपातिक प्रतिनिधित्व प्रणाली, आरक्षण, सकारात्मक विभेद, बहुभाषिकता, धर्मनिरपेक्षता जस्ता टुल्सहरूको प्रयोग गरेर अब बहुल राष्ट्रिय राज्यको कन्सेप्टलाई प्रयोगमा ल्यायौँ र राष्ट्रलाई त्यसै गरी डिफाइन गऱ्यौँ र नेपालको संविधानले, अन्तरिम संविधानले व्यवस्था गरेका नेसन बिल्डिङका ती प्रोभिजनहरूलाई यथावत राखेर अहिले निरन्तरता दिएको अवस्था छ। अहिले एउटा युनिफिकेसनको बेलामा दोस्रो खास गरी राणा शासनकालको हाराहारीमा भनौँ न, त्योभन्दा अगाडि पनि थिए, जयस्थिति मल्लदेखि लिएर यो विभिन्न कालमा समाज सुधारका जति पनि प्रयत्न भए, एजुकेसनका रिफर्मका जति प्रयत्न भए तिनीहरू, अनि त्यसपछि चाहिँ यो 7 सालपछि डेमोक्रेटिक सिस्टम हुँदाहुँदै पनि मेल्टिङ पट अप्रोच भनेको सबैलाई मिलाइदिएर एउटै बनाउने कि मेल्टिङ पट भनेको चाहिँ त्यो अप्रोच। अब अहिले 62-63 पछि चाहिँ हामीले सलाद बल अप्रोच भन्छ, हामीले जुन सलाद चाहिँ गाजर मुला अनि त्यसपछि ग्रेप्स अनि दही वा सलाद ग्रिन लिफ हालेर बोल्छौँ नि, सबैको टेस्ट फरक फरक हुन्छ, बचेको हुन्छ, अनि तर सबैमा कमन टेस्ट हुन्छ त्यो दहीको वा यो चाहिँ के को त्यो ससको हो, त्यो चाहिँ सलाद बल अप्रोच, विविधताको संरक्षण गर्दै एकता कायम गर्ने, यो चाहिँ 64 पछि हामीले अवलम्बन गऱ्यौँ भनेर यसरी हेर्न सकिन्छ है।